گزرتا جائے گی تیرے بغیر بھی لیکن بہت اداس بہت بے قرار گزرے گی چھیڑ کر تذکرائے دورے جوانی رویا رات یاروں کو سنا کر میں کہانی رویا چھیڑ کر تذکرائے دورے جوانی رویا رات یاروں کو سنا کر میں کہانی رویا چھیڑ کر تذکرائے دورے جوانی رویا غیرت عشق نے کیا کیا نہ بہائے آنسو غیرت عشق نے غیرت غیرت عشق نے کیا کیا نہ بہائے آنسو سن کے باتیں تیری غیروں کی زبانی رویا سن کے باتیں تیری غیروں کی زبانی رویا رات یاروں کو سنا کر میں کہانی رویا چھیڑ کر تذکرائے دورے جوانی رویا جب بھی دیکھی ہے جب بھی دیکھی ہے کسی چہرے پہ ایک تازہ بہار कभी देखी है किसी चेहरे पे एक ताज़ा बहार। जब भी देखी है किसी चेहरे पे एक ताज़ा बहार, ताज़ा बहार, बहार जब भी देखी है, जब भी देखी है किसी चेहरे पे एक ताज़ा बहार। देख कर मैं तेरी तस्वीर पुरानी हो रहा, देख कर मैं तेरी तस्वीर यारों को सुना कर मैं कहानी रोया। तेरी महकी हुई सांसों की लवें याद आई, तेरी महकी हुई सांसों की लवें याद आई। तेरी महकी हुई सांसों की लवें याद आई। आज तो देख के मैं सुबह सुहानी रोया, आज तो देख के मैं सुबह सुहानी रोया, आज तो देख के मैं सुबह सुहानी रोया। रात यारों को सुना कर मैं कहानी रोया। छेड़ कर तस्किराए दौरे जवानी रोया।